ढोका तोडेरा ओठ बेरा मुस्कान दिने बने मजाको दिलको ढोका तोडेर हल्का नजर मोडेर दिलको ढोका तोडेर हल्का नजर मोडेर लाग्यो मायाले मेरो यो मन चोरेर लाग्यो मायाले मेरो यो मन चोरेर।